معظم علی ایاز خان کی غداری اور بڈنور پر انگریزوں کے اچانک قبضے کی خبر سن چکا تھا، لیکن وہ صدیق اور مسعود کے انجام سے کئی دن بے خبر رہا۔ ایک صبح فرحت حسب معمول نماز سے فارغ ہو کر قرآن کی تلاوت کر رہی تھی اور معظم علی مراد کے ساتھ فوجی درس گاہ جانے کی تیاری کر رہا تھا کہ صابر نے اندر آ کر کہا، ایک فوجی افسر آپ سے ملنا چاہتا ہے۔ وہ کہتا ہے کہ میں مالابار سے کوئی اہم اطلاع لے کر آیا ہوں، میں نے اسے دیوان خانے میں بٹھا دیا ہے۔ معظم علی نے اپنے دل میں ناخوشگوار دھڑکنیں محسوس کیں اور تیزی سے قدم اٹھاتا ہوا دیوان خانے کی طرف بڑھا، اور تھوڑی دیر بعد وہ میسور کی فوج کے ایک بڑے افسر کے ساتھ مسافہ کر رہا تھا۔ معظم علی نے کہا، تشریف رکھیں، آپ مالابار سے آئے ہیں؟ جی ہاں، میرا نام لطیف بیگ ہے۔ معظم علی نے اس کے قریب بیٹھتے ہوئے کہا، میں آپ کا نام سن چکا ہوں، فرمائیے۔ لطیف علی نے کہا، مجھے سلطان معظم نے آپ کی خدمت میں بھیجا ہے، مجھے افسوس ہے کہ میں کوئی اچھی خبر لے کر نہیں آیا۔ معظم علی نے لطیف علی کے چہرے پر اپنی نظریں گڑاتے ہوئے کہا، آپ صدیق، مسعود یا انور میں سے کسی کے متعلق کچھ کہنا چاہتے ہیں؟ میں صدیق اور مسعود کے متعلق بہت بری خبر لے کر آیا ہوں۔ چند ثانیے معظم علی کے منہ سے کوئی بات نہ نکل سکی، بلا آخر اس نے ڈوبتی ہوئی آواز میں کہا، اگر میرے بیٹوں نے کسی میدان میں پیٹھ نہیں دکھائی تو میرے لیے ان کے متعلق کوئی خبر بری نہیں ہو سکتی، بتائیے آپ کیا خبر لائے ہیں؟ لطیف علی نے کہا، آپ انند پور میں انگریزوں کے مظالم کے واقعات سن چکے ہیں؟ ہاں۔ صدیق علی انند پور کے قلعے کا محافظ تھا اور مسعود علی اس کے ساتھ تھا، اور وہ دونوں شہید ہو چکے ہیں۔ معظم علی سکتے کے عالم میں چند ثانیے لطیف علی کی طرف دیکھتا رہا، بلا آخر اس نے کہا، لیکن صدیق علی تو بحری فوج میں تھا، یہ بات میری سمجھ میں نہیں آئی کہ وہ انند پور کیسے پہنچا۔ لطیف علی نے جواب دیا، وہ منگلور سے سامان جنگ لے کر کنڈا پور گیا تھا، وہاں ایاز خان کی غداری کے بعد ایسے حالات پیدا ہوئے کہ اسے کونڈا پور کی فوج کی کمان سنبھالنی پڑی۔ اس کے بعد بڈنور کے علاقے میں ہماری رہی سہی افواج اس کے گرد جمع ہو چکی تھی۔ مسعود علی پہلے سے وہاں تھا، وہ انگریزوں کے حملے سے چند دن پہلے اسد خان کی کمان میں کونڈا پور پہنچ گیا تھا۔ اسد خان کونڈا پور کی جنگ میں شہید ہوا، مرنے سے پہلے اس نے اپنی ذمہ داریاں صدیق علی کو سونپ دی تھی۔ میں نے سنا ہے کہ اسد خان آپ کا دوست تھا؟ جی ہاں، وہ میرا بہت بہترین دوست تھا۔ سلطان معظم کو صدیق علی اور مسعود کی شہادت کی خبر سن کر بہت صدمہ ہوا تھا، اور انہوں نے مجھے آپ کے نام ایک ذاتی خط دے کر بھیجا ہے۔ لطیف علی نے ایک خط نکالا اور معظم علی کو پیش کر دیا۔ معظم علی نے خط کھول کر پڑھا۔ سلطان ٹیپو نے لکھا تھا، میرے عزیز دوست، میں لطیف علی کو ایک المناک خبر سنانے کے لیے آپ کے پاس بھیج رہا ہوں، کاش میرے الفاظ آپ کے زخموں کا مداوع بن سکتے۔ میری سلطنت کے تمام خزانے صدیق علی اور مسعود جیسے جابازوں کے خون کے ایک قطرے کی قیمت ادا نہیں کر سکتے۔ آپ نے کچھ عرصہ قبل جنگ میں حصہ لینے کی خواہش ظاہر کی تھی، اور میں نے آپ کی درخواست کا اس لیے کوئی جواب نہیں دیا تھا کہ مجھے محاذ جنگ کے بجائے سرنگا پٹنم کی فوجی تربیت گاہ میں آپ کی زیادہ ضرورت تھی۔ میری اب بھی یہی رائے ہے کہ آپ سرنگا پٹنم میں زیادہ مفید کام کر رہے ہیں، تاہم اگر آپ کی یہی خواہش ہے تو آپ جس وقت چاہیں سرنگا پٹنم میں کسی موضوع آدمی کو اپنی ذمہ داریاں سونپ کر تشریف لے آئیں، مجھے جنگ میں بھی آپ جیسے لوگوں کے مشوروں کی ضرورت ہے۔ خط پڑھنے کے بعد معظم علی دیر تک گردن جھکائے سوچتا رہا، بلا آخر اس نے لطیف علی کی طرف دیکھا اور کہا، آپ ان کی شہادت کے متعلق اچھی طرح تصدیق کر چکے ہیں نا؟ جی ہاں، انند پور کے وحشیانہ قتل عام کے بعد انگریزوں نے چند عورتیں اور بچے جن میں سے اکثر زخمی تھے ہمارے حوالے کر دیے تھے، اور انہوں نے آپ کے بیٹوں کی شہادت کی خبر کی تصدیق کی ہے۔ مجھے یقین ہے کہ جب انند پور کے واقعات لوگوں کے سامنے آئیں گے تو میسور کا ہر باشندہ ان کی جرات، ہمت اور غیرت پر فخر کرے گا۔ معظم علی نے کہا، کاش ان کی قربانی اس قوم کی تقدیر بدل سکتی جس کی عزت اور آزادی چند غداروں اور ابن الوقتوں کے رحم و کرم پر ہے۔ کاش میسور میں کوئی اور ایاز پیدا نہ ہو۔ लतीफ अली ने कहा, मुझे अब इजाजत दीजिए, मैं आज वापस जाना चाहता हूँ। अगर आप सुल्तान मुअज्जम को कोई पैगाम भेजना चाहें तो मैं पहुंचा दूंगा। आप मेरी तरफ से सुल्तान मुअज्जम का शुक्रिया अदा कीजिए और उनसे कहिए कि मैं बहुत जल्द उनकी खिदमत में हाजिर हो जाऊंगा। एक हफ्ता बाद रात के पिछले पहर मुअज्जम अली और फरहत मकान के सहन में खड़े थे। मुअज्जम अली सफर का लिबास पहने हुए था। मुराद आंखें मलता हुआ बरामदे में दाखिल हुआ और उसने कहा, अब्बा जान आप तैयार हो गए हैं, अभी तो बहुत रात बाकी है। नहीं बेटा, वो देखो सुबह का सितारा नमूदार हो चुका है। मुराद अली ने माँ की तरफ मुतवज्जे होकर शिकायत के लहजे में कहा, अम्मी जान आपने वादा किया था कि जब अब्बा जान उठेंगे तो मुझे जगा देंगी। माँ ने जवाब दिया, बेटा मैंने तो ये वादा किया था कि तुम्हारे अब्बा जान तुमसे मिलकर जाएंगे। मुअज्जम अली ने उसके सर पर हाथ फेरते हुए कहा, बेटा तुम वादा करो कि मेरी गैर हाजिरी में अपना वक्त जाय नहीं करोगे। सिद्दीक और मसूद एक बहुत बड़े मकसद पर कुर्बान हुए हैं और इस मकसद को पूरा करने के लिए मैसूर को बेहतरीन आदमियों की जरूरत पड़ेगी। मैं तुम्हें मैसूर का बेहतरीन नौजवान देखना चाहता हूँ। मुराद अली ने पूछा, अब्बा जान आप कब तक वापस आएंगे? बेटा मैं जल्द वापस आने की कोशिश करूंगा, और अगर अनवर अली मालाबार पहुंच चुका है तो उसे चंद दिन के लिए तुम्हारे पास भेज दूंगा। उसके बाद मुअज्जम अली फरहत की तरफ मुतवज्जे हुआ, फरहत तुम्हें परेशान नहीं होना चाहिए, मैं इंशाअल्लाह जल्द वापस आ जाऊंगा। फरहत ने मगमूम लहजे में जवाब दिया, मैं परेशान नहीं हूं, मैं ये सोच रही थी कि गुज़िश्ता 30 बरसों में हमारे ख़ानदान की 3 नस्लें यके बाद दीगरे कौम के गद्दारों के गुनाहों का कफ़ारा अदा करती चली आई हैं। खुदा मालूम इस मुल्क में मीर जाफ़र की रूह कब तक ज़िंदा रहेगी और ये सिलसिला कहाँ ख़त्म होगा। मुअज्जम अली ने जवाब दिया, फरहत ये दुनिया खैर व शर की रज़्मगाह है, मुझे यकीन है कि इब्नुल वक्तों गद्दारों और मिल्लत फरोशों का यौम हिसाब अब करीब आ चुका है। बिडनूर के वाकयात ने सुल्तान टीपू की आंखें खोल दी हैं। जंग से फारिग होने के बाद उनके सामने पहला मसला कौम को इन गंदे अनासिर के वजूद से पाक करना होगा। अंग्रेजों से निपटने के बाद मैं सुल्तान से ही मुतालबा करूंगा कि बिडनूर के गद्दारों का मामला मेरे सुपुर्द कर दिया जाए। फरहत जो कौम सुल्तान टीपू को जन्म दे सकती है उसके लिए मायूस होने की कोई वजह नहीं। मैं बहुत जल्द वापस आकर तुम्हें यह मजदा सुनाऊंगा कि सिद्दीक और मसूद का खून रायगा नहीं गया और अनंतपुर और बिडनूर पर हमारी फतह के झंडे लहरा रहे हैं। फरहत की आंखों में आंसू झलक रहे थे। मुअज्जम अली चंदसानी खामोश उसकी तरफ देखता रहा और फिर खुदा हाफिज कहकर चल दिया। जब वो सहन से बाहर निकल गया तो फरहत मुराद अली का हाथ अपने हाथ में लिए मर्दाना हिस्से की तरफ खुलने वाले दरवाजे की तरफ बढ़ी। दरवाजे से चंद कदम आगे मुअज्जम अली घोड़े पर सवार हो रहा था और नौकर उसके गिर्द जमा थे। मुअज्जम अली ने घोड़े को एड़ लगाई और फरहत की आंखों से आंसू फूट निकले। मुराद अली कुछ देर अपनी माँ के साथ बेहिसो हरकत खड़ा रहा, बलाखिर उसने कहा, चलिए अम्मी जान। माँ ने उसकी गर्दन में हाथ डालते हुए कहा, चलो बेटा अब मुझे तुम्हारे सहारे की जरूरत है। मैसूर की अफवाज अंग्रेजों से साहिली चौकियां छीनने के बाद हैदरगढ़ और बिडनूर के इर्द गिर्द कई छोटे छोटे किलों पर कब्जा कर चुकी थी और बिडनूर में जनरल मैथ्यूज की फौज समंदर की तरफ से रसद और कमक के तमाम रास्ते बंद हो जाने के बाइस मुहासरे की सी हालत का सामना कर रही थी। सुल्तान टीपू हैदरगढ़ और बिडनूर के दरमियान एक वादी में पड़ाव डाले मुख्तलिफ महाजों पर लड़ने वाली अफवाज की निगरानी कर रहा था। वो जंग के अयाम में भी सल्तनत के तमाम हालात से बाखबर रहता था। वजीर सूबेदार और दूसरे ओहदेदार उसे बाकायदगी के साथ अपनी कारगुजारियों की तफसीलात लिखकर भेजा करते थे। सुल्तान हर रोज अपने अम्माल से बेशुमार खतूत और रियाया की दरख्वास्तों के जवाब और अहम मुकदमात के फैसले लिखवाता, मुलाकातियों से मिलता और उसके बाद फौजी मामलात की देखभाल में मसरूफ हो जाता। एक दिन 11 बजे के करीब सुल्तान अपने दफ्तरी कामों से फारिग हुआ तो उसके सामने हसब मामूल मुलाकातियों की फहरिस्त पेश की गई। सुल्तान ने कागज पर निगाह डालते ही पूछा, मुअज्जम अली कब आए हैं? फहरिस्त पेश करने वाले अफसर ने जवाब दिया, आली जा वो कल रात यहां पहुंचे थे। सुल्तान टीपू ने कहा, उन्हें ले आओ। अफसर बाहर निकल गया और थोड़ी देर बाद मौज़म अली अंदर दाखिल हुआ। सुल्तान ने मसनत से उठकर उसके साथ मुसाफा किया और उसे अपने करीब एक कुर्सी पर बिठाते हुए कहा, मुझे इस बात का हमेशा अफसोस रहेगा कि हम आनंदपुर के जाबाजों को बरवक्त कमक न भेज सके। दुश्मन ने अचानक मंगलौर पर हमला करके हमारी अफवाज को इस महाज से तवज्जो हटाने पर मजबूर कर दिया था, लेकिन अब उन जालिमों का यौम हिसाब शुरू हो चुका है। हमने समंदर की तरफ से दुश्मन की रसद और कमक के रास्ते मुनक़ता कर दिए हैं। हैदरगढ़ फतह हो चुका है और कल वहां से हमारी फौज का एक हिस्सा आनंदपुर रवाना हो जाएगा और उसके बाद चंद दिन तक बिडनूर का किला भी हमारी तोपों की जद में होगा। मेरे अल्फाज उस बाप के जख्मों के लिए मरहम का काम नहीं दे सकते जो सिद्दीक अली और मसूद अली जैसे नौनहार बेटों से महरूम हो चुका है, लेकिन आपको ये यकीन दिला सकता हूँ कि आनंदपुर के शहीदों की कुर्बानियां रायगा नहीं जाएंगी। मौज़म अली ने कहा, एक बाप के लिए इससे ज्यादा हौसला अफजा खबर क्या हो सकती है कि उसके बेटे आपकी निगाहों में इज्जत का मकाम हासिल कर चुके हैं। सुल्तान ने कहा, आप जंग में हिस्सा लेने पर मुसर थे, अगर आप पसंद करें तो मैं आपको आनंदपुर पर हमला करने वाली फौज की कमान सौंपने के लिए तैयार हूँ। मौज़म अली ने जवाब दिया, आली जा, अगर आप मुझे इस काबिल समझते हैं तो मैं शुक्रिया के साथ ये जिम्मेदारी कबूल करता हूँ। सुल्तान टीपू ने कहा, जब आप इस मुहिम से वापस आएंगे तो मैं आपको इससे ज्यादा अहम जिम्मेदारी सौंपने का इरादा रखता हूँ। मुझे बिडनूर की सूबेदारी के लिए आपसे ज्यादा मौजू और कोई नजर नहीं आता। आप हैदरगढ़ जाने के लिए तैयार हो जाएं। शाम से पहले वहां के सिपह सालार के नाम आपकी तकर्रुरी के अहकाम पहुंच जाएंगे। मौज़म अली ने एहसान मंदी के साथ शेर मैसूर की तरफ देखा और उठकर खेमे से बाहर निकल गया। गुरूब आफ्ताब से थोड़ी देर कबल मौज़म अली घोड़ा दौड़ाता हुआ हैदरगढ़ के किले के दरवाजे पर खड़ा था। एक सिपाही ने आगे बढ़कर उसके घोड़े की बाग पकड़ ली। घोड़े से उतरते वक्त मौज़म अली की निगाहें एक नौजवान के चेहरे पर मरकूज होकर रह गईं। ये उसका तीसरा बेटा अनवर अली था। उसके होंठों पर एक मगमूम मुस्कुराहट थी और आंखों में आंसू झलक रहे थे। चंद सानिये मौज़म अली के मुंह से कोई बात न निकल सकी। भला आखिर उसने कहा, अनवर तुम कब से यहाँ हो? अनवर की आंखों से आंसू बह निकले और उसने जवाब दिया, अब्बा जान हमारी फौज पिछले हफ्ते यहाँ पहुंच गई थी। मुझे अभी सिपह सालार ने यह बताया था कि आप यहाँ तशरीफ ला रहे हैं। अम्मी जान और मुराद का क्या हाल है? वो ठीक है बेटा, तुम्हारे सिपह सालार कहाँ है? वो अंदर आपका इंतजार कर रहे हैं, चलिए। मौज़म अली अनवर अली के साथ किले के एक कुशादा कमरे में दाखिल हुआ। मैसूर की फौज का माया नाज जर्नेल गाजी खान ने उठकर मौज़म अली के साथ गर्मजोशी से मुसाफा किया और कहा, मुझे आपके मुतालिक हुक्म मौसूल हो चुका है, आपकी फौज अलस सुबह कूच करने के लिए तैयार है। आनंदपुर के किले पर दो दिन से शदीद गोलाबारी हो रही थी। अंग्रेज किले से बाहर अपनी रसद और कमक के रास्ते मजदूर पाकर मायूस हो चुके थे। तीसरे दिन मौज़म अली की फौज किले पर फैसला कुन हमला करने के लिए तैयार खड़ी थी कि किले के एक शकिस्ता बुर्ज पर सफेद झंडा दिखाई दिया। मौज़म अली ने फायरिंग बंद करने का हुक्म दिया और फजा में अचानक खामोशी छा गई। फौज का एक नौजवान अफसर घोड़ा भगाता हुआ मौज़म अली के करीब पहुंचा और उसने कहा, जनाब इस किले की फौज को अमान देना गुनाह है। इन लोगों के हाथ हमारे बेगुनाह भाइयों और बहनों के खून से रंगे हुए हैं। इन्होंने जंगी कैदियों को गोलियों का निशाना बनाया था, हम इन्हें माफ नहीं कर सकते। मौज़म अली ने जवाब दिया, हम बुराई में अपने दुश्मनों की तकलीद नहीं करेंगे। सुलह और जंग के मुतालिक हमारा अपना एक ज़ाब्ता है, लेकिन आपको मालूम नहीं कि आपके बेटों के साथ इन्होंने क्या सलूक किया था। मुझे मालूम है, लेकिन अपने बेटों की मजलूमियत मुझे भेड़ियों की तकलीद करने की इजाजत नहीं देती। किले का दरवाजा खुला और एक अंग्रेज अफसर जिसके हाथ में सफेद झंडा था घोड़ा दौड़ाता हुआ आगे बढ़ा। थोड़ी देर बाद वो मौज़म अली से कह रहा था, हमारे कमांडर आपसे गुफ्तगू करना चाहते हैं। मौज़म अली ने जवाब दिया, नहीं, हमारे साथ बात करने की जरूरत नहीं। तुम उनसे कहो कि जंग खत्म करने की एक ही सूरत है और वो ये कि आप हथियार डाल दें। अगर आप हमें अपनी हिफाजत में सदैशिवगढ़ पहुंचाने की जिम्मेदारी लें तो हम ये किला खाली करने के लिए तैयार हैं। जंग बंद करने की सिर्फ यही सूरत है कि तुम गैर मशरूत तौर पर हथियार डाल दो। अंग्रेज अफसर ने कदरे तजब्जुब के बाद कहा, अगर हम गैर मशरूत तौर पर हथियार डाल दें तो इस बात की क्या जमानत है कि आप हमारे साथ जंगी कैदियों का सलूक करेंगे? हम तुम्हें कोई जमानत नहीं दे सकते। तुम्हारे जराइम ऐसे हैं कि तुम्हारे साथ बात करना भी इंसानियत की तौहीन है। लेकिन तुम अपने कमांडर को मेरी तरफ से ये बता सकते हो कि हम तुम्हारे साथ वो सलूक करेंगे जो तुमने अनंतपुर का किला फतह करने के बाद हमारे सिपाहियों और हमारी औरतों के साथ किया था। मैं तुम्हें फैसला करने के लिए निसफ घंटे की मोहलत देता हूँ, उसके बाद किले पर गोलाबारी शुरू कर दी जाएगी, तुम जा सकते हो। अंग्रेज अफसर ने कहा, अगर आध घंटे के बाद किले का दरवाजा खोल दिया गया तो इसका मतलब ये होगा कि हमने आपका फैसला तस्लीम कर लिया है। मुअज्जम अली ने जवाब दिया, नहीं, ये काफी नहीं। तुमको तमाम अफवाज किले से बाहर खड़ी करनी होगी और उनके हथियार एक जगह ढेर करने होंगे। फिर जब हम किले पर कब्जा कर लेंगे तो तुमको किसी मौजू जगह मुंतकिल कर दिया जाएगा। अंग्रेज अफसर ने मुअज्जम अली को फौजी सलाम करने के बाद घोड़े की बाग मोड़ ली। कोई 20 मिनट बाद किले का दरवाजा खुल चुका था और अंग्रेज बाहर निकलकर फसील से चंद गज आगे अपना असलाह ढेर कर रहे थे। मुअज्जम अली ने किले पर कब्जा करने के बाद अंग्रेज औरतों को चंद कोठरियों में बंद कर दिया। किले के अंदर मैसूर की फौज के वो कैदी जो अंग्रेजों के हाथों कत्ल होने से बच गए थे, हड्डियों के ढांचे मालूम होते थे और चिल्ला चिल्ला कर सिद्दीक और मसूद अली और उनके साथियों के इंतकाम का मुतालबा कर रहे थे। मुअज्जम अली ने उन्हें ये कहकर खामोश कर दिया कि मैं सिद्दीक और मसूद का बाप हूँ। जब मुअज्जम अली ने शहदा की कब्रों के मुतालिक पूछा तो एक कैदी ने बताया कि उन सबको किले के बाहर एक ही गढ़े में दफन कर दिया गया था और वो गढ़ा हमसे खुदवाया गया था। थोड़ी देर बाद फातह लश्कर किले से बाहर मिट्टी के एक अंबार के गिर्द खड़ा था और उस अंबार के ऊपर मैसूर का झंडा लहरा रहा था। मुअज्जम अली कैदियों की जबानी उस लड़की के मुतालिक सुन रहा था जिसने सिद्दीक अली के साथ जाम शहादत नोश किया था। किसी को उसकी पूरी दास्तान मालूम न थी। अपने अनगिनत सवालात के बावजूद वो सिर्फ ये मालूम कर सका कि उसका बेटा किसी आली नसब और बेयारो मददगार लड़की का आखिरी सहारा था और उसने उसे शैमूगा के किले से अपने घर भेजने का फैसला किया था। मुअज्जम अली ने दुआ के लिए हाथ उठाए और सिद्दीक और मसूद के बचपन और जवानी की बेशुमार तस्वीरें उसकी आंखों के सामने आ गई। फिर अपने बेटों के साथ वो एक लड़की की मुख्तलिफ ख्याली तस्वीरें देखने लगा। मेरी बेटी, वो अपने दिल में कह रहा था, मुझे मालूम नहीं तू कौन थी, कहां से आई थी, किस खानदान से ताल्लुक रखती थी। मैं तुम्हें कभी नहीं देखूंगा, लेकिन अगर तुम्हारी रूह मेरी आवाज सुन सकती तो मैं तुमसे यही कहना चाहता हूं कि तुम मुझे अपने बच्चों से कम अजीज नहीं हो। अगले दिन मुअज्जम अली ने 400 सिपाही किले की हिफाजत के लिए छोड़कर बाकी दस्तों के साथ सुल्तान के पड़ाव का रुख किया। रास्ते में उसे ये इत्तला मिली कि सुल्तान का लश्कर बिडनूर की तरफ रवाना हो चुका है। मुअज्जम अली अपनी प्यादा फौज को पीछे छोड़कर सवार दस्तों के हमराह यलगार करता हुआ बिडनूर पहुंचा तो वहां लड़ाई शुरू हो चुकी थी। मुअज्जम अली ने शहर की मशरिकी दीवार से कोई आध मील के फासले पर अपने साथियों को रुकने का हुक्म दिया और खुद घोड़े से उतरकर भागता हुआ एक टीले पर चढ़ा। उसने आंखों से दूरबीन लगाकर सूरत हाल का जायजा लिया। कुछ देर बाद वो टीले से उतरा और अपने साथियों को घोड़ों से उतरने का हुक्म देकर एक अफसर की तरफ मुतवज्जे हुआ। तुम अपने साथियों से कहो कि वो घोड़ों को पीछे ले जाएं, मैं बाकी दस्तों के साथ आगे जा रहा हूँ। चंद मिनट बाद वो शहर की मशरकी सिमत गाजी खां की क्यादत में लड़ने वाले सिपाहियों की सफों में शामिल हो गया। सुल्तान की फौज का फ्रांसीसी तोपखाना फसील के मशरकी दरवाजे पर गोलाबारी कर रहा था और तोपखाने के दाएं बाएं गाजी खां की फौज फैसला कुन हमले के लिए हुक्म का इंतजार कर रही थी। फ्रांसीसी तोपखाने की गोलाबारी के बायस मशरकी दीवार में कहीं कहीं छोटे छोटे शगाफ पैदा हो चुके थे। ताहम अंग्रेज फसील के मोर्चों पर डटे हुए थे और उनकी जवाबी गोलाबारी काफी शदीद थी। شہر کی مغربی سمت سے نقاروں کی صدائیں یہ ظاہر کر رہی تھیں کہ اس طرف عام حملے کا حکم ہو چکا ہے۔ غازی خان نے نقاروں کی صدائیں سنتے ہی اپنے دستوں کو پیش قدمی کا حکم دیا۔ سپاہی اپنے اپنے مورچوں سے نکلے اور رینگتے ہوئے شہر پناہ کی طرف بڑھنے لگے۔ پھر کئی نوجوان اچانک بانس کی سیڑھیاں اٹھا کر بھاگے اور آن کی آن میں فصیل کے قریب پہنچ گئے، لیکن دشمن کی شدید مزاحمت کے باعث وہ فصیل کے کسی حصے پر قبضہ کرنے میں کامیاب نہ ہوئے اور انہیں مشرقی دروازے کے آس پاس چند لاشیں چھوڑ کر پیچھے ہٹنا پڑا۔ معظم علی فصیل سے کوئی 20-40 قدم دور ایک زخمی سپاہی کو سہارا دینے کی کوشش کر رہا تھا۔ اچانک اس نے دیکھا کہ دو فرانسیسی جوان، جن میں سے ایک کے ہاتھ میں جلتی ہوئی مشعل تھی اور دوسرا اپنے بازوؤں میں ایک بارودی گولا تھامے ہوئے تھا، بے تحاشا فصیل کی طرف بھاگ رہے ہیں۔ ان کے پیچھے فرانسیسی سپاہیوں کا ایک دستہ فصیل کے مورچوں پر گولیاں برساتا ہوا آگے بڑھ رہا تھا۔ معظم علی بلند آواز میں چلایا، دشمن کو اپنی طرف متوجہ رکھو، اور اس کے ساتھیوں نے پلٹ کر فصیل پر گولیاں برسانی شروع کر دی۔ غازی خان اور فوج کے دوسرے افسر دم بخود ہو کر فرانسیسی جابازوں کی طرف دیکھ رہے تھے۔ بارودی گولے کے بوجھ کے باعث فرانسیسی سپاہی اپنی دوڑ کا آخری مرحلہ بڑی مشکل سے طے کر رہا تھا اور دوسرا، جس کے ہاتھ میں مشعل تھی، چند قدم بھاگ کر اپنے ساتھی سے آگے نکل جاتا اور پھر اچانک زمین پر لیٹ کر اس کا انتظار کرتا۔ فصیل سے 8-10 قدم دور یہ دونوں یکے بعد دیگر زخمی ہو کر گر پڑے۔ ایک ثانیے بعد ان میں سے ایک دوبارہ اٹھا اور گولا اٹھا کر فصیل کے ساتھ جا گرا۔ پھر اس نے گولے کو فصیل کے شگاف کے اندر ڈھکیل دیا اور زمین پر رینگتا ہوا واپس مڑا۔ اپنے گرے ہوئے ساتھی کے قریب پہنچ کر اس نے جلتی ہوئی مشعل اٹھائی اور دوبارہ مڑ کر فصیل کی طرف رینگنے لگا، لیکن اچانک اس کے سر پر گولی لگی اور وہ بے حس و حرکت لیٹ گیا۔ معظم علی اچانک اٹھ کر پوری رفتار سے بھاگا اور پھر اچانک زمین پر لیٹ گیا۔ پھر چند قدم اٹھا اور بھاگا اور دوبارہ لیٹ گیا۔ تیسری کوشش میں وہ فرانسیسی سپاہی کے ہاتھ سے گری ہوئی مشعل اٹھا چکا تھا۔ پھر یکے بعد دیگرے اس کی ران اور اس کے سینے میں دو گولیاں لگیں، لیکن وہ گرتے پڑتے بارودی گولے کے قریب پہنچ چکا تھا۔ فصیل کے شگاف کے اندر سمٹنے کے بعد وہ اوپر سے آنے والی گولیوں کی زد سے محفوظ تھا۔ اس نے جلتی ہوئی مشعل بارودی گولے کے فیتے میں رکھ دی اور پھر اپنی رہی سہی قوت بروئے کار لاتے ہوئے فصیل کے شگاف سے باہر نکلا اور بھاگنے لگا۔ اتنی دیر میں فصیل کے مورچوں میں بھگدڑ مچ چکی تھی۔ فصیل سے 20 گز دور معظم علی گر پڑا۔ اس کے ساتھ ہی ایک زبردست دھماکہ سنائی دیا، دھوئیں اور گرد کے بادل اڑے اور میسور کے سپاہی قلعے کی مشرقی دیوار میں ایک چھوٹے شگاف کی جگہ ایک بڑی گزرگاہ دیکھ رہے تھے۔ معظم علی نے ہوش میں آ کر آنکھیں کھولی تو وہ ایک خیمے کے اندر لیٹا ہوا تھا۔ انور علی اور میسور کی فوج کا ایک بہترین طبیب اس کے پاس بیٹھے ہوئے تھے۔ اس نے گھبرا کر اٹھنے کی کوشش کی، لیکن نقاہت کے باعث اس کی آنکھوں میں اندھیرا چھا گیا۔ طبیب نے جلدی سے اسے سہارا دے کر لٹاتے ہوئے کہا، آپ آرام سے لیٹے رہیں۔ معظم علی نے چند ثانیے سستانے کے بعد انور علی کی طرف دیکھا اور کہا، میں کہاں ہوں؟ بنور فتح ہوا یا نہیں؟ ابا جان، بنور کا شہر فتح ہو چکا ہے، اب صرف قلعہ باقی ہے۔ معظم علی نے کہا، بیٹا، تمہیں میری خاطر اپنے فرائض سے غافل نہیں ہونا چاہیے۔ ابا جان، مجھے سلطان معظم اور غازی خان نے آپ کے پاس ٹھہرنے کا حکم دیا تھا، وہ ابھی آپ کو دیکھ کر گئے ہیں۔ برہان الدین بھی آپ کو دیکھنے آئے تھے، ابھی قلعے پر حملہ شروع نہیں ہوا، اس کے گرد ابھی توپیں نصب کی جا رہی ہیں۔ معظم علی نے درد سے کراہتے ہوئے کہا، بیٹا، شہر کی لڑائی میں ہمارا زیادہ نقصان تو نہیں ہوا؟ نہیں ابا جان، شہر کی فصیل ٹوٹنے کے بعد انگریز چاروں طرف سے بھیڑیوں کی طرح قلعے کی طرف دوڑ رہے تھے۔ طبیب نے دوا کی پیالی معظم علی کی طرف بڑھاتے ہوئے کہا، باتیں کرنے سے آپ کی تکلیف میں اضافہ ہوگا، آپ کو آرام کی ضرورت ہے، یہ دوا پی لیجیے۔ معظم علی نے جواب دیا، اگر یہ دوا مجھے بے ہوش کرنے کے لیے ہے تو میں نہیں پیوں گا، میں اپنی زندگی کی باقی گھڑیوں میں سے ایک لمحے کے لیے بھی بے ہوش رہنا پسند نہیں کروں گا، اور آپ اس حقیقت کو بخوبی سمجھتے ہیں کہ میں صرف چند گھڑیوں کا مہمان ہوں۔ انور علی نے کہا، ابا جان، غازی خان کہتے تھے کہ اگر آپ پسند فرمائیں تو امی جان اور مراد علی کو یہاں لانے کا انتظام ہو سکتا ہے۔ معظم علی نے جواب دیا، نہیں بیٹا، تم جاؤ، اور کہیں سے کاغذ اور قلم لے آؤ، میں ان کے نام ایک خط لکھنا چاہتا ہوں۔ انور علی اٹھ کر باہر نکل گیا اور طبیب نے کہا، دیکھیے آپ اس حالت میں خط نہیں لکھ سکتے، آپ کو مجھے اپنی زندگی کا آخری فرض ادا کرنے سے منع نہیں کرنا چاہیے، میں خود لکھنے کے بجائے انور علی یا آپ میں سے کسی کو چند سطریں لکھوا دوں گا۔ طبیب نے کہا، میں آپ کو کسی بات سے منع نہیں کر سکتا، لیکن آپ کم از کم دل کی تقویت کے لیے یہ دوا ضرور پی لیں۔ معظم علی نے جواب دیا، فتح کی خبر سے زیادہ میرے دل کے لیے اور کون سی چیز تقویت کا باعث ہو سکتی ہے، بہرحال میں دوا پی لیتا ہوں۔ طبیب نے ایک بوتل سے چند گھونٹ دوا نکال کر پیالی میں ڈالی اور معظم علی کو پلا دی۔ انور علی قلم دان اور کاغذ اٹھائے خیمے میں داخل ہوا اور اپنے باپ کی بستر کے قریب بیٹھ گیا۔ طبیب نے معظم علی سے کہا، آپ اطمینان سے خط لکھوائیں، میں باہر انتظار کرتا ہوں۔ پھر وہ انور علی کی طرف متوجہ ہوا، اگر ضرورت پڑے تو مجھے آواز دے لینا۔ طبیب باہر نکل گیا اور معظم فرحت کے نام خط لکھوانے میں مصروف ہو گیا۔ تھوڑی دیر بعد جب یہ طویل خط ختم ہوا تو معظم علی اپنے بیٹے سے کہہ رہا تھا، بیٹا یہ خط اپنی ماں کو دے دینا، میں تمہیں یہ بتانے کی ضرورت محسوس نہیں کرتا کہ میرے بعد تم پر اپنی والدہ، اپنے بھائی اور سب سے زیادہ اپنے ملک و قوم کے متعلق کیا ذمہ داریاں عائد ہوتی ہیں۔ مجھے یقین ہے کہ تم ایک سعادت مند بیٹے اور ایک شفیق بھائی ثابت ہوں گے، لیکن میری امیدیں اور آرزوئیں اس سے بہت زیادہ ہیں۔ تمہارے لیے اور تمہارے بھائیوں کے لیے میری دعائیں ہمیشہ یہ رہی ہیں کہ تم قوم کی عزت اور آزادی کے امین بنو، اور تمہاری آئندہ نسلیں اس درخت کی شاخوں پر جھولے ڈالیں جسے تمہارے اسلاف کے خون نے آبیار کیا تھا۔ میسور ہندوستان کے مسلمانوں کا آخری حصار ہے، سلطان ٹیبو کی فتح ان کروڑوں انسانوں کی فتح ہوگی جو اس ملک میں عزت اور آزادی کی زندگی بسر کرنا چاہتے ہیں۔ تمہارے متعلق میری آخری خواہش یہ ہے کہ جب میسور کی عزت اور آزادی کے محافظ فتح اور نصرت کے پرچم لہرائیں تو تم فخر کے ساتھ سر اونچا کر کے یہ کہہ سکو کہ میسور کی خاک پر میرے باپ اور میرے بھائیوں کا خون گرا تھا۔ تم کسی دن میری قبر پر آؤ اور مجھے یہ مژدہ سناؤ کہ ابا جان، آپ نے جس عظیم مقصد کے لیے قربانیاں دی تھیں وہ پورا ہو چکا ہے، آزادی کے جس سورج کی تلاش میں آپ مرشد آباد سے نکلے تھے وہ میسور میں پوری آب و تاب کے ساتھ چمک رہا ہے۔ بیٹا تمہاری منزل بہت دور، تمہارا راستہ بہت کٹھن ہے، لیکن قدرت نے تمہیں ایک ایسا رہنما عطا کیا ہے جو عزم اور ثبات اور ایثار و اخلاص کی نعمتوں سے مالا مال ہے۔ ایک قافلے کی اس سے زیادہ اور کیا خوش بختی ہو سکتی ہے کہ اس کا رہنما محیط تاریکیوں، آندھیوں اور طوفانوں میں اپنی منزل دیکھ سکتا ہو۔ انور علی بڑی مشکل سے اپنے آنسو ضبط کرنے کی کوشش کر رہا تھا، اس نے کہا، ابا جان مجھے یقین ہے کہ آپ تندرست ہو جائیں گے، سلطان کو آپ جیسے ساتھیوں کی ضرورت ہے، اور میسور میں ابھی آپ کے حصے کا بہت سا کام باقی ہے۔ معظم علی نے کہا، بیٹا شاہراہ زندگی کے ہر مسافر کی ایک آخری منزل ہوتی ہے، اور میں اپنی منزل کے آخری سانس کے لیے اس سے بہتر مقام کی تمنا نہیں کر سکتا تھا۔ تمہاری عمر میں میری سب سے بڑی خواہش یہ ہوا کرتی تھی کہ میں حق کے لیے زندہ رہوں، حق کے لیے لڑوں اور حق کے لیے جان دے دوں۔ طبیب خیمے میں داخل ہوا اور اس نے معظم علی کے قریب بیٹھ کر اس کی نبض دیکھتے ہوئے کہا، آپ کے چند دوست آپ کو دیکھنے آ رہے ہیں، لیکن میں آپ کو اب زیادہ دیر باتیں کرنے کی اجازت نہیں دوں گا، آپ اپنے زخموں میں زیادہ درد محسوس تو نہیں کرتے؟ معظم علی نے مسکرانے کی کوشش کرتے ہوئے جواب دیا، نہیں، باتیں کرتے وقت مجھے درد کا احساس نہیں رہتا۔ غازی خان، برہان الدین اور فوج کے تین اور بڑے افسر خیمے کے اندر داخل ہوئے۔ غازی خان نے آگے بڑھ کر معظم علی کی پیشانی پر ہاتھ رکھتے ہوئے کہا، آپ کیسے ہیں؟ معظم علی نے جواب دیا، میں ٹھیک ہوں، قلعہ فتح ہو چکا ہے؟ غازی خان نے جواب دیا، نہیں، قلعے کی فتح کی خبر سننے کے لیے آپ کو شاید چند دن انتظار کرنا پڑے، اس وقت اہم مقامات پر توپیں نصب کی جا رہی ہیں اور شام تک گولہ باری شروع ہو جائے گی، سلطان معظم آپ کے متعلق بہت فکر مند ہیں और उन्होंने ये फरमाया है कि अगर आप पसंद करें तो आपके बच्चों को यहाँ बुला लिया जाए। मुअज्जम अली से चंद मिनट और बातें करने के बाद गाजी खां और उसके साथी खेमे से बाहर निकल गए। बुरहानुद्दीन ने खेमे से बाहर निकलते वक्त मुड़कर देखा और तबीब को हाथ से इशारा किया। तबीब जल्दी से खेमे के दरवाजे की तरफ बढ़ा। बुरहानुद्दीन उसे हाथ से पकड़कर बाहर ले आया और बोला, सुल्तान मुअज्जम का हुक्म है कि आप उनकी जान बचाने की हर मुमकिन कोशिश करें। अब इनकी हालत खतरे से बाहर है ना? तबीब ने सर हिलाते हुए कहा, नहीं, इनका इस वक्त तक इत्मीनान से बातें करना भी एक मौजज़ा है। जख्म बहुत शदीद है और मुझे अंदेशा है कि इनकी हिम्मत अचानक जवाब दे जाएगी। बुरहानुद्दीन ने कहा, इनकी जान बहुत कीमती है। तबीब ने कहा, आप इत्मीनान रखें, मेरी तरफ से कोई कोताही नहीं होगी। अगली रात मुअज्जम अली की हालत बहुत नाजुक हो चुकी थी। वो कभी कभी होश में आकर अनवर अली से बातें करता, लेकिन चंद मिनट बाद उसकी ताकत जवाब दे जाती और वो नीम बेहोशी की हालत में आंखें बंद कर लेता। आधी रात के करीब उसने अनवर अली से कहा, बेटा, मेरा ख्याल था कि मैं आखिरी सांस लेने से पहले सुल्तान मुअज्जम से चंद बातें कर सकूं, लेकिन वो बहुत मसरूफ हैं। अनवर अली ने कहा, अब्बा जान, अगर आप चाहें तो मैं गाजी खां की वसातत से उन तक आपका पैगाम पहुंचा सकता हूं। सुल्तान मुअज्जम इशा की नमाज के बाद आपको देखने आए थे, लेकिन उस वक्त आप बेहोश थे। मुअज्जम अली ने आंखें बंद करते हुए जवाब दिया, उन्हें इस वक्त तकलीफ देने की जरूरत नहीं, और बेटा तुम भी लेट जाओ। अनवर अली ने कहा, अब्बा जान, तबीब किसी जख्मी को देखने के लिए गया है, जब वो वापस आएगा तो मैं सो जाऊंगा, आप मेरी फिक्र ना करें। रात के पिछले पहर तबीब उसे दवा पिला रहा था और अनवर अली उसके करीब बैठा ऊंघ रहा था। खेमे से बाहर कदमों की चाप सुनाई दी, फिर कोई ये कहता हुआ सुनाई दिया, तुम यहीं ठहरो, और एक सानिये बाद इंसानी सत्वत और जबरूत का एक पैकर मुजस्सम खेमे के अंदर दाखिल हुआ। मुअज्जम अली ने आंखें खोल दी और उसकी निगाहें सुल्तान टीपू के चेहरे पर मरकूज होकर रह गई। तबीब अदब से सलाम करके एक तरफ खड़ा हो गया। अनवर अली ने चौंक कर आंखें खोली और जल्दी से उठकर एक तरफ हट गया। मुअज्जम अली ने बिस्तर से उठने की कोशिश की, लेकिन उसकी हिम्मत जवाब दे गई। सुल्तान ने जल्दी से आगे बढ़कर उसे अपने हाथ का सहारा दिया और कहा, आप इत्मीनान से लेटे रहें। फिर वो बेतकल्लुफी से उसके करीब बैठ गया। मुअज्जम अली ने डूबती हुई आवाज में कहा, आली जाह, मुझे यकीन था कि आप जरूर तशरीफ लाएंगे, अगरचे ऐसी ख्वाहिश आपके एक खादिम को जेब नहीं देती। सुल्तान ने कहा, आप मेरे दोस्त हैं और मुझे आपकी दोस्ती पर फख्र है। मुअज्जम अली ने कहा, आप उन लोगों से खबरदार रहें जो कौम की इज्जत और आज़ादी को तिजारत का माल समझते हैं। एक गद्दार हजारों शहीदों की कुर्बानियों पर पानी फेर सकता है। खुदा मालूम इस मुल्क में अभी कितने अयाज हैं। बिडनूर और मालाबार के बाकी इलाकों से दुश्मन को निकालने के बाद आप किसी गद्दार को जिंदा न छोड़ें। सुल्तान ने जवाब दिया, गद्दार अपना वार करने से पहले हमारे सामने नहीं आते। उन्हें ख़त्म करने के लिए एक हुक्मरान की बसीरत से ज़्यादा पूरी कौम के इज्तमाई एहसास की बेदारी की ज़रूरत है। ख़तरनाक नासूर उस जिस्म पर ज़ाहिर होते हैं जिसमें सालेह खून की जगह फासिद मादा जमा हो चुका हो। गद्दार हमेशा उस कौम की आगोश में जन्म लेते हैं जिसकी कुव्वत मुहासबा कमज़ोर हो चुकी हो। मेरी पूंजी वो तही दस्त कौम है जिसकी गैरत और हमीयत के खजाने लुट चुके हैं। इस कौम में जिंदगी की नई रूह बेदार करने के लिए मुझे वक्त की ज़रूरत है। अगर खुदा ने मुझे इन जंगों से फुर्सत दी तो शायद मैं ये काम भी कर सकूँ, लेकिन मेरी जंग सिर्फ अंग्रेज़ों के साथ ही नहीं है बल्कि मरहटे और निज़ाम भी मुझे अपना बदतरीन दुश्मन समझते हैं। मुअज्जम अली ने नकाहत से आंखें बंद करते हुए कहा, मुझे यकीन है कि वो आपका कुछ नहीं बिगाड़ सकते। कुदरत ने आपको जिस मकसद के लिए मुंतखब किया है वो ज़रूर पूरा होगा। सुल्तान ने तबीब की तरफ देखा और वो जल्दी से आगे बढ़कर मुअज्जम अली की नफ्स टटोलने लगा। सुल्तान ने उसकी पेशानी पर हाथ रखते हुए कहा, मुअज्जम अली। मुअज्जम अली ने आंखें खोली और सुल्तान का हाथ पकड़कर अपने होठों से लगा लिया और कहा, आली जाह, मुझे मौत के लिए इस घड़ी का इंतज़ार था, खुदा आपको फतह दे। फिर मोहब्बत, अतात اور عقیدت سے لبریز نگاہیں سلطان ٹیپو کے چہرے پر مرکوز ہو گئی۔ چند ثانیے بعد معظم علی نے ایک گہری اور لمبی سانس لی اور سلطان کے ہاتھ پر اپنی گرفت ڈھیلی چھوڑ دی۔ مرشد آباد کی تاریک رات کا مسافر میسور کی حسین صبح کے آفتاب کے سامنے دم توڑ چکا تھا۔ طبیب سلطان کا اشارہ پا کر آگے بڑھا، اس نے معظم علی کی نبض دیکھی اور سر ہلا دیا۔ سلطان ان للہ و ان الیہ راجعون کہہ کر اٹھا۔ انور علی بے حس و حرکت اپنی جگہ کھڑا تھا اور اس کی آنکھوں میں آنسو جھلک رہے تھے۔ سلطان نے شفقت سے اس کے کندھے پر ہاتھ رکھتے ہوئے کہا، بیٹا ان کی زندگی تقلید اور ان کی موت قابل رشک تھی۔ چند دن بعد سہ پہر کے وقت موسلا دھار بارش ہو رہی تھی۔ فرحت اور مراد علی مکان کے برآمدے میں بیٹھے ہوئے تھے۔ اچانک مراد علی چلایا، امی جان امی جان، بھائی جان آ گئے۔ پھر وہ اٹھ کر بھاگتا ہوا صحن کی طرف بڑھا اور انور علی سے لپٹ گیا۔ انور علی کا لباس پانی اور کیچڑ سے لتپت تھا۔ وہ مراد علی کو اپنے ساتھ چمٹائے آگے بڑھا۔ فرحت اپنی نگاہوں میں ہزاروں دعائیں لیے اٹھی اور برآمدے کی سیڑھیوں کے قریب کھڑی ہو گئی، لیکن انور علی کے چہرے پر حسن و ملال کے آثار دیکھ کر اس کا دل بیٹھ گیا۔ انور علی نے برآمدے کی سیڑھیوں پر پاؤں رکھتے ہوئے مرجھائی ہوئی آواز میں سلام کیا اور پھر آگے بڑھ کر ماں کے سامنے کھڑا ہو گیا۔ کیا بات ہے بیٹا؟ ماں نے سہمی ہوئی آواز میں پوچھا، تم بہت پریشان نظر آتے ہو۔ چند لمحات کے لیے انور علی کی قوت گویائی سلب ہو چکی تھی، پھر اس نے اچانک جھک کر مراد علی کو اپنے سینے سے لگا لیا اور سسکیاں لیتے ہوئے کہا، امی جان ابا جان شہید ہو چکے ہیں۔ فرحت کچھ دیر بے حس و حرکت کھڑی رہی، پھر لڑکھڑاتی ہوئی دیوار کی طرف بڑھی اور چارپائی پر بیٹھ گئی۔ اس کی خاموشی چیخوں سے زیادہ دردناک اور اس کی پھٹی پھٹی آنکھیں آنسوؤں سے زیادہ کرب انگیز تھی۔ انور علی آگے بڑھ کر اس کے قریب بیٹھ گیا۔ اس نے اپنی کمر کے تھیلے سے معظم علی کا خط نکال کر ماں کو پیش کرتے ہوئے کہا، امی جان زخمی ہونے کے بعد ابا جان نے آپ کے لیے یہ خط لکھوایا تھا۔ فرحت نے کانپتے ہوئے ہاتھ سے خط پکڑ لیا، لیکن کھول کر پڑھنے کے بجائے اسی طرح بے حس و حرکت بیٹھی رہی۔ مراد علی نے آگے بڑھ کر کہا، امی جان آپ نے ابا جان کا خط نہیں پڑھا؟ فرحت کے ہونٹ کپ کپ آئے اور اس کی پتھرائی ہوئی آنکھوں میں آنسو امڈ آئے۔ پھر اس نے اچانک مراد علی کو کھینچ کر سینے سے لگا لیا اور اس کی آنکھوں سے آنسوؤں کا سیلاب پھوٹ نکلا۔ صابر، انور علی، انور علی کہتا ہوا صحن میں داخل ہوا، لیکن برآمدے کے قریب پہنچ کر ایک غیر متوقع صورتحال کا سامنا کرنے کے بعد ٹھٹک کر رہ گیا۔ کیا ہوا بی بی جی؟ اس نے سہمی ہوئی آواز میں سوال کیا۔ فرحت جواب دینے کے بجائے اٹھی اور کمرے کے اندر چلی گئی۔ مراد علی اٹھ کر آگے بڑھا اور صابر کے ساتھ چمٹ کر سسکیاں لینے لگا۔ انور علی نے کہا، چچا صابر ابا جان شہید ہو گئے ہیں۔ صابر کچھ دیر بے حس و حرکت کھڑا رہا اور پھر پھوٹ پھوٹ کر رونے لگا۔ فرحت کمرے میں جا کر ایک مونڈھے پر بیٹھ گئی۔ اس نے کانپتے ہوئے ہاتھوں سے اپنے شوہر کا خط کھولا اور پڑھنا شروع کر دیا۔ معظم علی نے لکھا تھا، رفیق حیات، میں زخموں سے نڈھال ہوں اور بستر پر لیٹا ہوا تمہیں یہ خط لکھ رہا ہوں۔ ممکن ہے قدرت کو میرا زندہ رہنا منظور ہو اور میں تمہیں دوبارہ دیکھ سکوں، لیکن اب مجھے زندہ رہنے کی خواہش بھی ایک خود فریبی معلوم ہوتی ہے۔ میرے زخم بہت شدید ہیں اور اس بات کا زیادہ امکان ہے کہ تمہارے نام یہ خط میرا آخری پیغام ہو۔ میں نے اپنی زندگی کے بہترین ایام تمہاری رفاقت اور تمہاری رفاقت سے پہلے تمہاری یاد میں گزارے ہیں۔ میری امیدوں، آرزوؤں، امنگوں اور ولولوں نے ان سپنوں کے ساتھ جنم لیا تھا جو میں تمہارے متعلق دیکھا کرتا تھا۔ تمہاری رفاقت نے میری زندگی کو اعلیٰ و عرفہ مقام عطا کیے۔ مجھے تمہارے بچوں کے لیے ایک ایسے وطن کی تلاش تھی جہاں وہ عزت اور آزادی کی زندگی بسر کر سکیں، اور میسور میرے خوابوں کی جنت ہے۔ ایک بڑی آرزو کی تکمیل کے لیے عظیم قربانیاں دینی پڑتی ہیں۔ میرا اور میرے بیٹوں کا خون میسور کے ان انگنت مجاہدوں کے خون سے زیادہ قیمتی نہیں جو قوم کی عزت اور ناموس پر قربان ہو چکے ہیں۔ میں نے اننت پور میں مٹی کا وہ انبار دیکھا تھا जिसमें सिद्दीक और मसूद के साथ सैकड़ों और शहीदों की लाशें दफन थी। कितने वालदैन, कितनी बहनें और भाई, कितने बच्चे और बीवियां अनंतपुर से कोसों दूर उनका इंतजार कर रहे होंगे। और आने वाले दौर में ना मालूम अनंतपुर की दास्तान मैसूर के कितने किलों, कितने शहरों और कितनी बस्तियों में दोहराई जाएगी। सुल्तान टीपू उन मुजाहिदों के कायद हैं जिन्हें कुदरत ने एक जवाल पजीर कौम के माजी के गुनाहों का कफारा अदा करने के लिए मुंतखब किया है। मैं तुम्हें यह नहीं बता सकता कि सुल्तान के जद्दोजहद का आखिरी अंजाम क्या होगा, आग और खून के कितने तूफान हैं जो उनकी मंजिल के रास्ते में हायल हैं। बैरूनी हमला आवरों के अलावा मुल्क के अंदर कितने इब्नुल वक्त, कितने जमीर फरोश, मुनाफिक और गद्दार ऐसे हैं जो कौम के इस बतल जलील को अपने रास्ते का कांटा समझेंगे। मैं सिर्फ इतना जानता हूं कि अगर जनूबी हिंदुस्तान के मुसलमानों ने खुदकशी का इरादा नहीं कर लिया तो मैसूर उनकी उम्मीदों और आरजुओं का मरकज बन जाएगा। वो सुल्तान टीपू को अपना निजात दहिंदा समझकर उनके इशारों पर जान देना अपने लिए बाइस सआदत ख्याल करेंगे, लेकिन अगर जिल्लत और रुसवाई उनके लिए मुकद्दर बन चुकी है तो उन्हें इज्जत और सरबुलंदी का रास्ता दिखाना किसी इंसान के बस की बात नहीं। हमारी रूहों को ये इत्मीनान होगा कि हम खुदा की जमीन पर अपना आखिरी फर्ज अदा कर चुके हैं और जजा और सजा के मालिक के दरबार में खड़े होकर हम किसी दिन ये कह सकेंगे कि जब कौम गुमराही की तारीकियों में भटक रही थी तो हमने उसे रोशनी दिखाने की कोशिश की थी। जब हक और बातिल का मुआरका गर्म था तो हम बातिल के बजाय हक का साथ देने वालों में थे, और जब कुदरत ने एक गिरती हुई कौम को संभाला देने के लिए एक रजुल अजीम को भेजा था तो हमने कौम के दामन से जिल्लत और रुसवाई का दाग धोने के लिए अपना खून पेश किया था। रफीक़े हयात, मैं दुआ करता हूँ कि सिद्दीक और मसूद की तरह अनवर और मुराद भी हमेशा सुल्तान टीपू के जाबाजों सफ़े अव्वल में नजर आए। एक ज़माना वो था जब मैं सिर्फ जंग और उसके नताइज के मुतालिक सोच सकता था और ये समझता था कि जब जंग में किसी फौज को शिकस्त होती है तो उसके सिपाहियों का खून रायगा जाता है, लेकिन अब यह हकीकत मेरा जुज़्वई ईमान बन चुकी है कि मुजाहिद फतह और शिकस्त से बेपरवाह होकर किसी अरफा और आला मकसद के लिए जान देते हैं। उनकी कुर्बानियां कभी रायगा नहीं जाती, और वो मकासद जिनके लिए वो बेलौस कुर्बानियां दी जाती हैं इंसानियत की कीमती मीरास बनकर हमेशा जिंदा रहते हैं। जब हक और सदाकत के अलमबरदारों का एक काफिला गिरता है तो कुदरत उसके परचम उठाने के लिए किसी और काफले को भेज देती है। मैं जब अपनी कौम के माजी की तरफ देखता हूँ तो मुझे ऐसा महसूस होता है कि इंसानियत का झंडा सुल्तान टीपू ने उठाया है। उसे गुज़िश्ता सदियों में कई उलुल अज़्म इंसान बुलंद कर चुके हैं। उनमें से बाज़ ऐसे थे जिनकी पुकार पर लब्बैक कहने के लिए जिंदा और बाहमियत अक़वाम मौजूद थी और उनके मुकद्दर में कामयाबियाँ और कामरानियाँ थीं। बाज ऐसे भी थे जो अपनी उलुल अज़्मी और गैर मामूली जुर्रत और हिम्मत के बावजूद मकजूब अकवाम को राह रास्त पर ना ला सके, और जिन मुट्ठी भर सरफरोशों ने उनकी आवाज़ पर लब्बैक कहा उनका मुकद्दस खून कौम की तारीख के रोशन सफहात लिखने के काम न आ सका। जब मैं मुस्तकबिल के मुतालिक सोचता हूँ तो भी मेरा ज़मीर इस बात की गवाही देता है कि हमारा परचम कभी सरनिकू नहीं होगा। इस मुल्क के किसी न किसी गोशे से कोई न कोई उलुल अज़्म इंसान उसे सहारा देता रहेगा, और फिर एक दिन ऐसा आएगा जब पूरी कौम मुनज़्ज़म और मुत्तहिद होकर इस झंडे तले जमा हो जाएगी और उसका हर कदम कामयाबियों और कामरानियों की तरफ होगा। लेकिन उन कामयाबियों और कामरानियों में वो लोग बराबर के हिस्सेदार समझे जाएंगे जिन्होंने माजी के भयानक तूफानों में हक इंसानियत का परचम बुलंद रखा था। क़यामत के दिन मुख्तलिफ अदवार में हक व इंसानियत के लिए कुर्बानियाँ देने वाले लोग एक ही सफ में खड़े होंगे, और मेरी आखिरी दुआ ये है कि यूसुफ़, आसिफ, अफजल, मेरे अब्बा जान और सिद्दीक और मसूद की तरह अनवर और मुराद भी हक परस्तों की इसी सफ में खड़े हों। तुम्हारा शौहर। जब फरहत ख़त पढ़ने में मुनहमिक थी तो अनवर और मुराद कमरे में दाखिल हुए और उसके सामने खड़े हो गए, लेकिन उसे अपने गिर्द पेश का एहसास न था। کبھی خط کے الفاظ اور اس کی آنکھوں کے درمیان آنسوؤں کے پردے حائل ہو جاتے، وہ آنسو پوچھتی اور دوبارہ خط پڑھنے میں مصروف ہو جاتی۔ خط ختم کرنے کے بعد وہ دیر تک سر جھکائے بیٹھی رہی، بالآخر اس نے گردن اٹھائی اور اپنے بیٹوں کی طرف دیکھ کر کہا، تمہارے ابا جان مرے نہیں ہیں، وہ زندہ ہیں، وہ اس وقت تک زندہ رہیں گے جب تک اس دنیا میں عزت اور آزادی کا تصور زندہ ہے۔ یہ خط تمہاری میراث ہے اور کوئی باپ اپنی اولاد کے لیے اس سے بہتر میراث نہیں چھوڑ سکتا۔ ایک ہفتے بعد انور علی محاذ جنگ کی طرف روانہ ہو چکا تھا، اور اس کے بعد مراد علی ہر روز مکتب سے واپس آ کر اپنی ماں کو سلطان کی فتوحات کی نئی نئی خبریں سنایا کرتا تھا۔ امی جان، بڈنور فتح ہو چکا ہے، جنرل میتھیوز اور اس کی فوج کو بابا زنجیر چتل ڈرگ کے قید خانے کی طرف لایا جا رہا ہے۔ امی جان، آج خبر آئی ہے کہ سلطان کی افواج منگلور کی طرف بڑھ رہی ہے۔ آج یہ خبر آئی ہے کہ منگلور کا شہر فتح ہو چکا ہے اور قلعے کا محاصرہ جاری ہے۔ پھر ایک دن وہ بھاگتا ہوا آیا اور بلند آواز میں چلایا، امی جان، منگلور کا قلعہ فتح ہو چکا ہے۔